चितवनमा दुई सहित देशभर 72 नगरपालिका थपियो। पूर्वी चितवनमा खैरहनी र पश्चिम चितवनमा चित्रवन नगरपालिका हुने। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिशमा परेका अर्चनाको संसदीय सुनवाई प्रक्रिया आजबाट शुरू। न्यायाधीशबारे दलहरूबीच विवाद। एसएलसी परीक्षाको परीक्षाफल असारको पहिलो हप्ता आउने। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरकारवालाहरूको जोड। नाइजेरियाको उत्तरी पूर्वी क्षेत्रमा बोको हराम समूहद्वारा 300 भन्दा बढी सर्वसाधारणको हत्या। पक्राउ परेका छात्रहरूको उद्धारमा सहयोग गर्न विश्व समुदायलाई मलालाको आग्रह। र एसएससी प्रिमियर लीग क्रिकेटमा सहभागी भएको नेपाली टोली स्वदेश फिर्ता। आईपीएलमा आज राजस्थान र सनराइजर्स हैदराबाद भिड्ने। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। मन्त्री परिषद बैठकले चितवनमा 200 देशभरका 72 नगरपालिका थप गरेको छ। मन्त्री परिषदको निर्णयसँगै चितवनमा खैरेनी र चित्रवन नगरपालिका थप हुने भएका छन्। खैरेनी नगरपालिकाले पूर्वी चितवनका सैनपुर, खैरेनी र कुम्रोसलाई समेट्नेछ। चित्रवन नगरपालिकाले पश्चिम चितवनका शारदा नगर र गुन्जा नगरलाई समेट्नेछ। खैरेनी नगरपालिकाको केन्द्र पर्सामा र चितवन नगरपालिकाको केन्द्र गुन्जा नगर गाविसको वडा नम्बर 1 रहनेछ। खैरेनीमा 13 र चित्रवनमा 11 ओडा रहनेछन्। 46,379 जनसंख्या रहेको क्षेत्रलाई खरेनी नगरपालिका र 26,579 जनसंख्या रहेको क्षेत्रलाई चितवन नगरपालिका घोषणा गरिएको हो। चितवनमा हाल भरतपुर र रत्नगर नगरपालिका छन्। थाप गरिएसँगै चितवनमा नगरपालिकाको संख्या 4 पुगेको छ। यसै गरी नवलप्रासी जिल्लामा 5 नगरपालिका थप गरिएको छ, जसमा गैंडाकोट, कावस्वती, सुनवल, देवसोली र बर्दघाट रहेका छन्। गैंडाकोट नगरपालिकाले मुकुन्दपुर र अमरापुरी पनि समेट्नेछ भने देवसुली नगरपालिकाले प्रगति नगर र दिव्यपुरी, कावसती नगरपालिकाले शिवा मन्दिर, अर्ग्यौली र पिठौलीलाई समेट्नेछ। त्यसै गरी बर्दघाट नगरपालिकाले माकर र पञ्चनगर, सुनवल नगरपालिकाले स्वाठी गाविसलाई पनि समेट्नेछ। नयाँ नगरपालिकाको स्वीकृतिसँगै नगरपालिकाको संख्या 58 बढ़ेर 130 पुगेको छ। जनसंख्या, भौतिक पूर्वाधार र अन्य सुविधाको आधारमा सरकारको प्राविधिक समितिले विभिन्न शहरहरूलाई नगरपालिकाका लागि सिफारिश गरेको थियो। त्यस्तै मन्त्री परिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गोविन्द पोखरेललाई नियुक्त गरेको छ। यसअघि वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कार्यकारी निर्देशक रहेका पोखरेललाई योजना आयोगमा ल्याइएको हो। त्यसै गरी विराटनगरमा केही हप्तादेखि फैलिएको जन्डिस र हेपाटाइटिसको समस्या समाधान गर्न मुख्य सचिव लीलामणि पौडेललाई प्रमुख जिल्लाधिकारीसँग समन्वय गर्न जिम्मा दिएको छ। न्याय परिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका अर्चनाको संसदीय सुनवाई प्रक्रिया आज शुरू भएको छ। संसदीय सुनवाई समितिको बैठकमा सत्तारूढ नेपाली कंग्रेसका सभासदले न्याय परिषदको सिफारिशलाई हचुवाको भरमा लिन नहुने तर्क गरेका छन् भने नेकपा, एमाले र एकीकृत नेकपा माओवादीका सभासदले सिफारिश न्याय परिषदमै फिर्ता पठाउनुपर्ने बताएका छन्। नेपाली कंग्रेसकी सभासद आरजू राणा देउवाले न्याय परिषदको सिफारिशलाई खराब भन्न नमिल्ने बताउँदै अध्ययन गरेर मात्र टिप्पणी गर्नुपर्ने बताउनुभयो। एकीकृत नेकपा माओवादीका सभासद टोप बहादुर राई माझीले सर्वोच्चमा रहेका 5 अस्थायी न्यायाधीशलाई हटाएर आर्चनाको नाम सिफारिश गर्ने निर्णय शंकास्पद रहेको बताउनुभयो। उहाँले सिफारिशको निर्णय मगाएर पुनर्विचारका लागि न्याय परिषदमै फर्काइदिनुपर्ने बताउनुभयो। न्याय परिषदले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, जगदीश शर्मा पौडेल र चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको छ। विवादित न्यायाधीशहरूलाई सिफारिश गरेको भन्दै नेपाल बार एसोसिएशन र विभिन्न क्षेत्रबाट विरोध भएको छ। सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कार्यवाहीका लागि चौकीदार ठहरएका सुरेन्द्र शमशेर जबरालाई स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको विषय आलोचित हुँदै आएको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा आफूभन्दा कनिष्ठ परेको भन्दै न्यायाधीश एकराज आचार्यले राजीनामा दिइसक्नु भएको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि नाम अनुमोदन हुन संसदीय सुनवाई समितिमा दुई तिहाई पुग्नुपर्ने संसदीय व्यवस्था कायम गरिएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एकीकृत माओवादीमा उत्पन्न भएको संकटले एमालेलाई फाइदा पुग्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ रौतहट शाखाले गरेको कार्यक्रममा नेपालले संविधान बनाउने बेलामा ए माओवादीभित्र उत्पन्न भएको आन्तरिक किचलोका कारण लोकतान्त्रिक विचारधारा तथा उद्धारवादी नीतिका साथ अघि बढ़िरहेको एमालेलाई फाइदा पुग्ने बताउनुभयो। एकात्मक पद्धतिबाट पार्टीलाई अघि बढ़ाउने माओवादी नेतृत्वको महत्वाकांक्षीका कारण पार्टीभित्र किचलो बढ़ेको भन्दै उहाँले संविधान निर्माणको समयमा यसरी विवाद हुनु अस्वाभाविक भएको दावी गर्नुभयो। वरिष्ठ नेता नेपालले संविधान निर्माणको 80% पूरा भइसकेको अवस्थामा आउँदो माघ 8 गते भित्र जसरी भए पनि संविधान जारी हुने कुरामा आशावादी रहेको बताउँदै अध्ययन तथा निकोल समितिले संविधान निर्माणमा उत्पन्न वादलाई सहमतिको माध्यमबाट समाधान गर्ने बताउनुभयो। नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानको परराष्ट्र मामिला संसदीय उपमन्त्री सेइजी किहाराले नेपालको विकास प्रयासमा आफ्नो मुलुकको सहयोग निरन्तर रहने बताउनु भएको छ। प्रधानमन्त्री सुशील कोइरालाको कार्यकक्षमा आज बिहान भएको भेटवार्तापछि संचारकर्मीसँग कुरा गर्दै उपमन्त्री किहाराले नेपाललाई अनुदान लगायत सहयोग उपलब्ध गराउने बताउनुभयो। संविधान लेखनमा भएको प्रगति तथा प्रजातन्त्रको सुदृढीकरणका बारेमा पनि छलफल भएको जानकारी दिँदै उहाँले ती दुवै क्षेत्रमा जापानको सहयोग एवं समर्थन रहने बताउनुभयो। कोइराला र सेजी बीचको भेटमा पछि तथा आर्थिक सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख अम्बिका देवी लुइटेलले जानकारी दिनुभयो। नेपाल आयल निगम हलबारी डिपोका प्रमुख नागेन्द्र कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तेल चोरीमा संलग्न भएको आशंकामा कुर्मीलाई नियन्त्रणमा लिएको हो। रूपन्देहीको पडसरी र मेकौलियाबाट गएको सुरगते तेल चोरीमा संलग्न भएको आरोपमा ट्याङ्कर चालक तथा निगमका हलबारी डिपोका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। यसअघि पक्राउ परेकाहरूको बयानको आधारमा डिपोका प्रमुखलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि निगमका अधिकारी स्तरका कर्मचारी रविन्द्र कुमार राउत र देवेन्द्र बस्नेतलाई पक्राउ गरेको थियो। साथै सो रचना ट्याङ्कर व्यवसायीलाई पक्राउपूर्ती पनि जारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल असारको पहिलो हप्ता सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक विष्णु बहादुरद्वारेले परीक्षाफल प्रकाशित गर्नका लागि आवश्यक तयारी तीव्र पारिएको भन्दै असार पहिलो हप्ता परीक्षाफल सार्वजनिक हुने बताउनुभयो। कार्यालयले तोकेका 64 केन्द्रमा उत्तर पुस्तिका परीक्षण भएको जानकारी दिँदै उहाँले 12 जिल्लाबाट उत्तर पुस्तिका परीक्षण सम्पन्न भएर कार्यालयमा आइसकेको बताउनुभयो। परीक्षा नियन्त्रकद्वारेले उत्तर पुस्तिका परीक्षण कार्य धमाधम भइरहेको भन्दै 12 जिल्लाबाट परीक्षण सकेर उत्तर पुस्तिका कार्यालयमा आइसकेको छ र त्यसको पुनः परीक्षण समेत शुरू भइसकेको जानकारी दिनुभयो। देशभरमा करिब 75% उत्तर पुस्तिका परीक्षण गर्ने काम भइसकेको भन्दै उहाँले जेठको पहिलो हप्तासम्ममा सबै केन्द्रमा उत्तर पुस्तिका परीक्षण गर्ने काम सकिने बताउनुभयो। कार्यालयले उत्तर पुस्तिका परीक्षण गर्दा कुनै पनि त्रुटि नहोस् भनेर परीक्षकहरूलाई तालिम दिएको जानकारी दिँदै उहाँले नियन्त्रक उपनियन्त्रक कार्यालयका अधिकृत समेतले सबै केन्द्रको अनुगमन समेत गरेकाले यस वर्ष त्रुटि नहुने दावी गर्नुभयो। गत वर्षभन्दा यस वर्ष एक हप्ता ढिलो परीक्षा शुरू भए पनि परीक्षाफल छिटो प्रकाशित गर्ने तयारीमा कार्यालय जुटेको उहाँको भनाइ छ। यस वर्ष एसएलसी परीक्षामा नियमिततर्फ 419,352 र एक्जामटेडतर्फ 1,46,733 जना गरी कुल 566,085 विद्यार्थीले परीक्षा दिएका छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढ़ाउन शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर एक चितवनको आयोजनामा आजदेखि पूर्वी चितवनको वीरेन्द्रनगर गाविसमा शुरू भएको त्रिदिवसीय विषयगत शैक्षिक कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्ने सरकारवालाहरूले यस्तो बताएका हुन्। साथै उनीहरूले क्षमता अभिवृद्धि सँगै शिक्षकले नै केही प्रयत्न गरे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने बताएका छन्। कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन नारायणी अञ्चलका सदस्य दिल्ली प्रसाद थपलियाले क्षमता अभिवृद्धि सँगै शिक्षक आफैले प्रयत्न गरेको खण्डमा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने र सामुदायिक विद्यालयतर्फ अभिभावकको विश्वास बढ्ने बताउनुभयो। शिक्षकले कक्षा प्रभावकारी बनाउन भोलि कुन विषय कसरी पढ़ाउने भन्ने बारे पूर्व तयारी गरी बाल मनोविज्ञान अनुसार अध्यापन गराउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। साथै उहाँले निजी विद्यालयमा शिक्षकहरू नियमित हुँदा शैक्षिक गुणस्तर बढ़ेको भन्दै सामुदायिक विद्यालयमा शिक्षकहरू बढ़ी विधामा बस्दा पनि गुणस्तरीय शिक्षा दिन नसकेको औंलाउनुभयो। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले पछिल्लो समय सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण बढ़ेको आफूले पाएको भन्दै सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन सक्दैन भन्ने गलत मानसिकता अटाउनुपर्ने बताउनुभयो। एकाध शिक्षकले गुरूको आदर्श छाड्दा सामुदायिक विद्यालयमा समस्या आएको भन्दै जिल्ला शिक्षा अधिकारी शर्माले शिक्षकको पेशागत क्षमता अभिवृद्धि गर्दै नयाँ प्रविधि अनुसार शिक्षण सिकाइ हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल शिक्षक युनियन चितवनका अध्यक्ष हरिप्रसाद आचार्यले सामुदायिक विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पठन पाठन गरेको खण्डमा निजी विद्यालय जस्तै शिक्षा प्रदान गर्न सकिने बताउनुभयो। नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष प्रणबहादुर पुरीले सामुदायिक विद्यालयले शैक्षिक सवाललाई जोड़ दिँदै बाल मैत्री सिकाइ हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा शिक्षा प्रेमी बोधराज पाण्डेले सामुदायिक विद्यालयबाट निजी विद्यालयमा विद्यार्थीको आकर्षण किन भइरहेको छ भन्ने बारे समीक्षा गर्नुपर्ने औंलाउनुभयो। कार्यक्रममा वीरेन्द्रनगर गाविस सचिव गणेश केवाली सहजकर्ता भैरवराज रेग्मी लखातले पनि मन्तव्य राखेका थिए। शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुरू भएको गोष्ठीमा क्षेत्र नम्बर एकका विभिन्न विद्यालयका 60 जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको छ। गोष्ठीमा गणित र अंग्रेजी विषयका शिक्षकहरूलाई दुई समूहमा विभाजन गरी सहजीकरण गरिने नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर एकका सदस्य एवं गोष्ठी संयोजक गोपाल सेडाईले जानकारी दिनुभयो। गोष्ठीको उद्घाटन कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर एकका संयोजक रोहिणी प्रसाद लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल जेसिस क्षेत्र ख सम्मेलन भोलिदेखि चितवनमा हुने भएको छ। भरतपुरको क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने सम्मेलनमा नारायणगढ लेडी जेसिसलाई आतिथ्यता ग्रहण गर्ने अवसर मिलेको छ। सम्मेलनको भोलि परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। जेसिसले आज नारायणगढमा पत्रकार सम्मेलन गरी सुसम्बन्धी जानकारी गराएको हो। सम्मेलनमा प्राध्यापक रमाकान्त सापकोटाले शान्त र समृद्ध राष्ट्रका लागि युवा नेतृत्व प्रकरणमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। सो कार्यपत्रमा नेपाली कंग्रेसका सभासद चन्द्र भण्डारी, नेकपा एमालेका सभासद कृष्ण भक्त पोखरेल, एकीकृत नेकपा माओवादीकी पूर्व सभासद रेखा शर्माले विचार प्रस्तुत गर्नुहुनेछ। यस्तै सम्मेलनमा तालिमको समेत आयोजना गरिएको छ। सम्मेलनमा करिब 500 को सहभागिता रहने सम्मेलनका सभापति जेसी विष्णु बरालले जानकारी दिनुभयो। साथै यस सम्मेलनले नारायणगढ र यस आसपासका क्षेत्रको पर्यटन, धार्मिक र आर्थिक क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएको छ। नेपाल कृषि अनुसन्धान परिषद नाकले 22 वर्षको अवधिमा विभिन्न 60 बालिका 215 जातको विकास गरेको छ। यस्तै विदेशबाट आयातित विभिन्न बालिका 341 जातको रजिस्टर गर्ने काम भइरहेको नाकले जनाएको छ। नाकले सबैभन्दा बढ़ी धानको 57 वटाको विकास र 17 वटाको रजिस्टर गरेको छ। नाकले आज 23 वार्षिक दिवस पारेर 3 दिनसम्म कुमलटारमा कृषि अनुसन्धान प्रविधि प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीमा नार्टले उत्पादन गरेका उन्नत बिउ खेती गर्ने प्रविधि मलखाद रोग किरा बारे जानकारी लिन सकिने नार्टका सूचना संचार तथा अभिलेख महाशाखाका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिनुभयो। नार्टका कार्यकारी निर्देशक डाक्टर दिलबहादुर गुरूङले प्रदर्शनीबाट आधुनिक कृषि प्रविधि बारेमा किसानलाई जानकारी दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मेरो रेडक्रस कथा भन्ने नाराका साथ विश्व रेडक्रस दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। रेडक्रस सोसाइटीका संस्थापक जहाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे 8 तारीकका दिन यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय मानवीय सहायता मानव जीवन र स्वास्थ्यको रक्षा सबैप्रति आधार र पदलाई कम गर्ने उद्देश्यका साथ स्थापना भएको यो संस्थामा अहिले विश्वका झण्डै 2 करोड़ मानिस स्वयंसेवक रूपमा कार्यरत छन्। नेपालमा 2020 सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र 1,000 भन्दा बढी उपशाखा रहेका छन्। अहिले नेपालमा रेडक्रसमा 11 लाख भन्दा बढी स्वयंसेवक आबद्ध रहेका छन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं मोहन वैद्यलाई पार्टी अध्यक्ष स्वीकारे मात्र एकीकृत माओवादीसँग पार्टी एकीकरण हुन सक्ने नेकपा माओवादी उपाध्यक्ष सीपी गजुरेलको भनाईप्रति तपाईँको विचार के छ? ए नौलो कुरा होइन, विपदकै लागि पार्टी फुटेको प्रमाणित सी नेताको बोली तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए नौलो कुरा होइन भन्नेमा 30%, विपदकै लागि पार्टी फुटको प्रमाणित भन्नेमा 42%, श्री नेताको बोली भन्नेमा 28%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, एकीकृत माओवादीमा उत्पन्न भएको संकटले एमालेलाई फाइदा पुग्ने भन्ने नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको भनाईप्रति तपाईँ के भन्नुहुन्छ? यस सही कुरा बे समयले देखाउला, सी बुझ्ने गाह्रो राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी 1 स्पेस टी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0556 63 0063 मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा बोको हराम समूहले 300 भन्दा बढी सर्वसाधारणको हत्या गरेको छ। घटना कैमरूनको बोर्डर नजिकैको गम्बोरू गाला भन्ने स्थानमा भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिंसाका कारण सुरक्षित स्थानतर्फ जाँदै गरेका सर्वसाधारणलाई बोको हराम समूहका व्यक्तिहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उता मुस्लिम बालिका शिक्षाकी अभियन्ता पाकिस्तानी किशोरी मलला युसुफ अजाईले नाइजेरियामा अपडमा परेका छात्रहरूको उद्धारमा सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेकी छन्। उनले नाइजेरियाली छात्रहरूको जीवन रक्षाका लागि विश्व समुदाय मौन बस्न नहुने बताएकी छन्। यो घटनामा चुप लागि विश्वका अन्य स्थानमा यस्तै घटना दोहोरिन सक्ने उनको भनाइ छ। यस्तै समेत राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले पनि बालिका मुक्तिका लागि तत्काल काम गर्न आग्रह गर्दै नाइजेरिया सरकार र अरू अफ्रिकी मुलुकहरूको कार्यशैलीप्रति खेद प्रकट गरेका छन्। खेल समाचार मलेसियामा सम्पन्न एसएसए प्रिमियर लिग क्रिकेटमा सहभागी भई नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ। युएईमा आगामी डिसेम्बरमा हुने दुई दिवसीय क्रिकेटमा छनौट हुन सफल भएको नेपाली टोली प्रिमियर लिगमा भने तेस्रो हुँदै स्वदेश फर्किएको हो। लिगमा पाँच खेल खेलेको नेपालले तीन खेलमा जित र दुई खेलमा हार बिहोरेको थियो। नेपालले युएई, मलेसिया र हङकङलाई पराजित गर्दा ओमान र अफगानिस्तानसँग भने पराजित भएको थियो। प्रतियोगिताभर 15 विकेट लिएका नेपाली बलर सोमपाल कामी उत्कृष्ट बलर चुनिएका थिए। यसैबीच इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा राजस्थान सात खेलबाट 10 अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ भने राजस्थान भन्दा एक खेल कम खेलेको हैदराबाद चार अङ्कका साथ सातौं स्थानमा छ। राजस्थानले आजको खेल जिते अङ्क तालिकामा कुनै पनि अङ्क आउने छैन भने हैदराबादले जिते ओ एक स्थान माथि उक्लनेछ। खेल बेलुका सभा 8 बजेपछि अहमदाबादमा हुनेछ। राजस्थानले आजको खेल जिते अङ्क तालिकामा कुनै परिवर्तन हुने छैन भने हैदराबादले जिते ओ एक स्थान माथि उक्लनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चितवनमा 200 देशभर 72 नगरपालिका थपियो। पूर्वी चितवनमा खैरेनी र पश्चिम चितवनमा चित्रवन नगरपालिका हुने। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिशमा परेका अर्चनाको संसदीय सुनवाई प्रक्रिया आजबाट शुरू। न्यायाधीशबारे दलहरूबीच विवाद। एसएलसी परीक्षाको परीक्षाफल असारको पहिलो हप्ता आउने। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरकारवालाहरूको जोड। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा बोको हराम समूहद्वारा 300 भन्दा बढी सर्वसाधारणको हत्या। पक्राउ परेका छात्रहरूको उद्धारमा सहयोग गर्न विश्व समुदायलाई मललाको आग्रह। र एसएससी प्रिमियर लिग क्रिकेटमा सहभागी भई नेपाली टोली स्वदेश फिर्ता। आईपीएलमा आज राजस्थान रोयल्स र सनराइजर हैदराबाद फिर्दै। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार।